तिमीलाई माया गरे कहिले आफैले रुचाको भए आज यता उताको माया माया माने दिल बेताए मैले तिमी बिना म बाँच्नैन सक्ने भइसके अहिले भन्छौ तिमीलाई माया गरे कहिले तिमी बिना म बाँच्नैन सक्ने भइसके अहिले भन्छौ तिमीलाई माया गरे कहिले कि यसी मायाको छानो कहिल्यै आँखा भएन रुवानो माया माया भनेर दिन बिताए मैले तिमी बिना म बाँच्नै नसक्ने भइसके अहिले भन्छौ तिमीलाई माया गरे कहिले मायाको छानो कहिल्यै आँखा भएन रुवानो माया माया भनेर दिन बिताए मैले तिमी बिना म बाँच्नै नसक्ने भइसके अहिले भन्छौ तिमीलाई माया गरे कहिले तिमी बिना म बाँच्नै नसक्ने भइसके अहिले भन्छौ तिमीलाई माया गरे कहिले